پھر میں نے آسمان اور زمین اور زمین کے نیچے کی اور سمندر کی سب مخلوقات کو یعنی سب چیزوں کو جو ان میں ہیں کہتے سنا کہ جو تخت پر بیٹھا ہے اس کی اور برے کی حمد اور عزت اور تمجید اور سلطنت عبدالعباد رہے۔ رچنا ہم پر رہ धीरज को हमारे बढ़ाना, जीवन की हमारी इस नैया को हौ सागर में खोने न देना। अब दूर नहीं है किनारा, धीरज को सागर में खोने न देना। आहा हालेलुया, आहा हालेलुया, पहिला सारा सृष्टि को रक्षक त पहिला हाम्रो हृदय समेत ले आदर प्रणाम सदैव तपाईको गुणगान सारा सृष्टि को मालिक त पहिला सारा सृष्टि